تغافر الذنب وقابل التوبة. اچھا اب دیکھیے کہ انسان جب بھی کوئی گناہ کرتا ہے تو اس کا نتیجہ کیا ہوتا ہے؟ دل پہ ایک سیاہ نقطہ لگتا ہے، ایک اندھیرا چھاتا ہے، وہ غم میں بدلتا ہے، ندامت میں بدلتا ہے. اس غم اور ندامت سے مایوسی جنم لیتی ہے، اس مایوسی سے پھر انسان ہر ایک سے بیزار ہونے لگتا ہے، حتیٰ کہ اپنے آپ سے بھی بیزار ہونے لگتا ہے. اسی لیے بعض اوقات ہم دیکھتے ہیں کہ ایسے لوگ پھر سوئسائڈ کر لیتے ہیں، ان کو زندہ رہنے کی کوئی امید نظر نہیں آتی. آپ خود سوچیں کہ ایک انسان جو اللہ کی خوبصورت تخلیق، جس کے پاس عقل، ذہن، ذہانت، طرح طرح کے ٹیلنٹس، جو اس دنیا میں انسانوں کو بے پناہ فائدہ دے سکتا ہے، وہ شخص صرف اندھیروں اور مایوسی میں اپنے آپ کو ہلاک کر ڈالے، یہ تو کوئی درست اپروچ نہیں. اس کا کوئی علاج ہونا چاہیے. اس کے لیے امید کا راستہ توبہ کا راستہ ہی ہے. جو چیز اس کو امید دلاتی ہے وہ توبہ ہے. اچھا توبہ کا نتیجہ کیا نکلتا ہے؟ کہ انسان سکون محسوس کرتا ہے. ایک امام کا قول ہے کہ جب وہ اپنے کسی کام میں گرانی یا مشکل یا رکاوٹ پاتے تو دن میں بعض اوقات ہزار ہزار بار بھی استغفار کرتے اور کام آسان ہو جاتا ہے. آپ بھی آزما کے دیکھ لیجیے، کیونکہ یہ تو حدیث میں آتا ہے نا کہ جو شخص استغفار کو لازم کرے گا اللہ تعالیٰ اس کے لیے ہر مشکل سے نکلنے کا راستہ بنا دے گا. لیکن عموماً ہم مشکلات سے نکلنے کے لیے بندوں کا سہارا ڈھونڈتے ہیں، اس سے ڈسکس کر، اس سے کر، اس سے مسئلہ بیان کر، اور اللہ کی طرف رجوع نہیں کرتے. اب بندے بےچارے تو خود فقیر ہیں، وہ کیا کریں گے آپ کے لیے؟ لہذا اگر انسان کثرت سے استغفار شروع کر دے اور اس مایوسی کے عالم میں سب کچھ چھوڑ کر صرف استغفار پر کنسنٹریٹ کرے اور ہر طرح کے استغفار پڑھے، استغفر اللہ سے لے کے اللہم اغفر لی سے لے کے سید الاستغفار اور استغفار کی اور جتنے بھی ورژنز ہیں سارے پڑھنا شروع کر دے، تو آپ دیکھیں گے کہ لازمی طور پر دل کا بوجھ ہٹے گا. کیونکہ گناہ نے دل پہ بوجھ ڈالا نا، تو وہ استغفار سے دل کا بوجھ ہٹنے لگے گا. اور جب وہ بوجھ ہٹے گا، ایک روشنی سی پیدا ہوگی، انسان اللہ تعالیٰ کے قریب اپنے آپ کو محسوس کرے گا، وہ بوجھ کا مارا دبا ہوا اٹھ کے بیٹھ جائے گا. بالکل ایسے ہی جیسے ایک پودے کے اوپر موسم بہار آ جائے اور اس کے اندر سے پتے اور پھول نکلنے لگے، بالکل اسی طرح استغفار ایک مایوس انسان کو امید کی چمک دیتا ہے، روشنی دیتا ہے، اور وہ اٹھنے لگتا ہے، مسکرانے لگتا ہے، اس کے اندر زندہ رہنے کی ایک امنگ پیدا ہوتی ہے، وہ آگے بڑھتا ہے، نعمتوں کی قدر کرتا ہے، اور اللہ تعالیٰ نے جو قوتیں اس کو دی ہیں بطور انسان کے، ان قوتوں سے وہ فائدہ اٹھانے لگتا ہے، اور زندگی میں وہ ایک تعمیری رول ادا کرتا ہے. وہ اپنے لیے فائدہ مند ہوتا ہے، وہ دوسروں کے لیے فائدہ مند ہوتا ہے، وہ اپنا بوجھ دوسروں پہ نہیں ڈالتا، کیونکہ ڈپریسڈ انسان دوسروں پہ ایک مصیبت ہو جاتا ہے، بلائے جان ہو جاتا ہے، دوسروں پہ بوجھ بن جاتا ہے. وہ دوسروں پہ بوجھ بننے کی بجائے اب کیا کرنے لگتا ہے؟ زیادہ سے زیادہ دوسروں کے کام آنے لگتا ہے، دوسروں کی مدد کرنے لگتا ہے، دوسروں کی خدمت کرنے لگتا ہے. اب جس انسان کے اندر یہ اخلاق ہو کہ وہ ہر دم دوسروں کی مدد کے لیے آگے بڑھے، اس کو کتنی دعائیں ملیں گی، اس کو کتنی اپریسیشن مل سکتی. اب یہ پھر ایک دوسرا سرکل چل پڑا. پہلا کیا تھا؟ گناہوں کے اندھیرے میں مایوسی اور پریشانی اور ندامت اور کڑنا اور جلنا اور اس میں اپنے آپ کو کھانا اور کوئی کام نہ کرنا اور کسی کام میں دل نہ لگنا. اب جب وہ اس سے باہر آیا تو اب ایک مفید کام کرنے لگا. اب وہ زندگی میں اپنی صلاحیتوں سے جب کام لیتا ہے تو اس کو ایک سینس آف اچیومنٹ ہوتی ہے، جس سے اس کے اندر قوت آتی ہے، پھر وہ آگے بڑھنے لگتا ہے، اور اس طرح وہ اپنی اس زندگی کو بھی فائدہ مند بناتا ہے، دوسرے انسانوں کے لیے فائدہ مند ہوتا ہے، اور ان ساری باتوں کے نتیجے میں اپنی آخرت میں کامیابی کی منزل کی طرف لوٹتا ہے. اس لیے غافر الذنب قابل التوب، کٹھی ہی دو صفات آ گئی، کیونکہ ندامت اور غم انسان کی صلاحیتوں کو گھن کی طرح کھا جاتا، انسان کا ذہن ساکت ہو جاتا ہے، ترقی کا پہیہ جام ہو جاتا ہے، آگے بڑھنے کا عمل رک جاتا ہے، کریٹیویٹی ختم ہو جاتی، اور بعض اوقات مایوسی کفر تک لے جاتی ہے. مایوسی کو کفر کہا گیا ہے کیونکہ انسان جب اللہ سے بندوں سے مایوس ہو جاتا ہے تو پھر وہ ایسی باتیں کرنے لگتا ہے، ایسے عمل کرنے لگتا ہے جس سے اس کے نقصانات بڑھتے چلے جاتے ہیں. ایک مشہور ڈاکٹر ہیں جوزف ایف मोंटेग्नो, वो कहते हैं कि तुम्हें अल्सर इससे नहीं होगा जो तुमने खाया है, बल्कि उससे होगा जो तुम्हें खाया जा रहा है। यानी गम और मुसीबत से बहुत सी जिस्मानी बीमारियां भी जन्म लेती हैं, और इसमें खास तौर पर अल्सर की बीमारी। इसी तरह एक लाइफ मैगजीन है, उसके मुताबिक अल्सर जो है दुनिया में हलाक करने वाली बीमारियों में 10वें नंबर पर है, यानी जिससे बहुत ज्यादा डेथ्स होती है। जाहिर है कि जब अल्सर हो जाता है तो खाया हुआ भी नहीं लगता, जब खाया हुआ जिस्म को ही नहीं लगता तो ताकत ही नहीं आती, जब ताकत ही नहीं है तो कोई काम ही नहीं कर सकते, जब कोई काम ही नहीं कर सकते तो वो और ज्यादा परेशानी बढ़ती है। और उसको आप दवाइयों से काटने की कोशिश करते हैं तो दवाइयां आपके अल्सर को और बढ़ाने लगती हैं, और इस तरह इंसान कदम ब कदम हलाकत की तरफ बढ़ता चला जाता है। इसी तरह कुछ और बीमारियां, मसलन अर्थराइटिस, इसके चार अमूमी वजूहात बताई जाती हैं, मसलन अकेलापन और बेचैनी, अजवाजी जिंदगी के मसाइल, माली मसाइल और अदावत, बुग्ज और कीना। जिन लोगों की सोच नेगेटिव होती है वो फिर इस किस्म की बीमारियों में मुब्तला हो जाते हैं। डेल कार्नेगी का कहना है कि जितने अमरीकी खुदकुशी करने की कोशिश करते हैं उनकी तादाद उन लोगों से ज्यादा है जो 5 खतरनाक तरीन बीमारियों से मर जाते हैं। यानी दुनिया में जो खतरनाक तरीन जिस्मानी बीमारियां हैं उनसे ज्यादा रेट है उन मरने वालों का जो खुदकुशी कर लेते हैं। पर उनका कहना है कि तहकीक से ये बात साबित हुई है कि फिक्र और परेशानी अमेरिका की नंबर 1 जानलेवा बीमारी है। आखिरी जंगे अजीम के नतीजे में हमारे 10 लाख सिपाहियों में से 1/3 जंग में मारे गए, यानी 10 लाख में से 1/3 यानी तकरीबन 3.5 लाख। इसी दौरान 20 लाख लोग दिल की बीमारियों से मर गए, यानी जंग में उतने लोग नहीं मरे जितने दिल की बीमारियों से मरे। इन 20 लाख लोगों में से 10 लाख की बीमारी की वजूहात फिक्र परेशानी और नर्वस टेंशन थी। और ये सारी चीजें किससे जन्म लेती हैं? गुनाहों की कसरत से और तौबा के तसव्वुर से खाली होने से। और आप देखें ना, शैतान हमारे साथ है। कोई शख्स ऐसा नहीं जो ये दावा कर सके कि मुझसे तो कभी कोई गुनाह या गलती हुई नहीं। कदम कदम पे होती है, और जब इंसान हर कदम पर नदामत के साथ पलटता है तो अल्लाह ताला फिर माफ कर देता है। काबिल तौब, फिर एकदम पिछले सारे माफ हो गए, काबिल तौब आइंदा माफ हो सकते हैं। सिर्फ ये कि तुम अपने तामीरी कामों को करने के लिए आगे बढ़ते जाओ। आप देखें, गलती किससे होती है? जो काम करता है, जो काम करता है नहीं उससे क्या गलती होगी? यानी आप जब किसी से बात करते हैं तो तभी तो ठोकर खाते हैं ना। किसी के दिल दुखा बैठे, कोई मुंह से भूल के किसी की गीबत हो गई, किसी को सता बैठे, फिर नदामत से परेशान बैठे। अब इसका हल ये तो नहीं कि आपके आइंदा से मेरा चुप का रोजा, मैं तो किसी से बात ही नहीं करूंगी क्योंकि मैं तो जब बोलती हूँ कुछ मुंह से निकल ही जाता है, मैं तो अपने आप से ही तंग आ गई। नहीं, ठीक है, अपनी इस्लाह की कई कोशिशें और कई तरीके उसके होने चाहिए, इख्तियार करने चाहिए, लेकिन ये हल नहीं है कि आप काम छोड़ के बैठ जाए। ये तो बहुत आसान तरीका है। और डिप्रेशन में आमतौर पर क्या होता है कि लोग सब काम छोड़ के दुनिया से बेनियाज होकर बैठ जाते हैं और वो उसको हल समझने लगते हैं, अपने आप में रहने को मसाइल का हल शुमार करते हैं, हालांकि ये हल नहीं होता। इसलिए माजी के गुनाह भी माफ होते हैं और आइंदा भी हो सकता है। और याद रखिए, माफी मांगते हुए कभी अपने आप पर भरोसा ना कीजिए कि या अल्लाह मैं वादा करता हूँ और मैं इस काबिल हूँ कि आइंदा कोई गुनाह नहीं करूंगा। ये नहीं हो सकता। अपने आप को अल्लाह के हवाले कीजिए कि या अल्लाह मैं माफी मांग रहा हूँ और मैं बेहद कमजोर हूँ, मुझसे तो फिर गलती हो जाएगी, मुझे तूने ही संभालना है और तूने ही फिर भी मुझे माफ करना है। मैं अपने हर गुनाह का इकरार करता हूँ। और उसके साथ इंसान इस्लाह की कोशिश करता रहे, गलती पर इसरार न करे, गलती पर अड़ न जाए, गलती की तावीले न करे, तो सब मामला दुरुस्त है। और आप देखेंगे कि जब एतराफ करने लगते हैं ना आप, तो अल्लाह ताला फिर तौफीक भी देने लगता है बचने की। यानी ये तौबा का तरीका जो है ना, इसके अंदर ऐसी कुछ हिकमत है कि यूं लगता है ना जैसे कॉन्फिडेंस बहाल होता है, अल्लाह ताला की जात पर एक एतमाद और ईमान और यकीन में इजाफा होने लगता है ना, उससे प्यार आने लगता है। फिर इंसान अल्लाह ताला के उस प्यार की मान रखने में ज्यादा कोशिश करता है गलतियों से बचने की कि नहीं, जिस रब का इतना एहसान है मुझ पर, मैं क्यों उसको नाराज करूं। फिर शौरी कोशिश करने लगता है। और जिस इंसान का किसी पर एतमाद ना और हर कोई उसका एतमाद तोड़ के रख दे और वो मायूसी का शिकार हो, तो ऐसा शख्स आइंदा भी कुछ ज्यादा बेहतर काम नहीं कर सकता। अच्छा, एक और साइकोलॉजिस्ट हैं, डॉक्टर कार्ल जंग, वो कहते हैं कि पिछले 30 सालों से लोग मेरे पास मशवरे मांगने आते हैं। मैंने सैकड़ों मरीजों का इलाज किया है और इनमें से कोई भी ऐसा नहीं था جس نے اپنی زندگی کو بہتر بنانے کے لیے دین کی طرف رجوع نہ کیا ہو. یعنی ان سب کا علاج کس میں تھا؟ دین میں. حالانکہ ان کا دین تو مکمل دین بھی نہیں ہے کرسچینٹی, لیکن پھر بھی بہرحال دین تو ہے. اور صحت یاب نہ ہوا ہو, یعنی کوئی شخص ایسا نہ تھا ذہنی مسائل والا کہ جس نے دین کی طرف رجوع کیا ہو اور پھر اس کو اپنے مسائل کا حل نہ ملا ہو یا وہ اس بیماری سے باہر نہ آیا ہو. سینکڑوں لوگوں کی مثال دے کے کہتے ہیں, وہ کہتے ہیں کہ میں یہ کہہ سکتا ہوں کہ وہ سب اس لیے بیماری کا شکار ہوئے تھے کہ وہ اس چیز سے محروم تھے جو دین ایمان والوں کو فراہم کرتا ہے. جو سچا ایمان پیدا نہ کر سکے اس کو شفا نہیں ہو سکتی, کیونکہ دین بھی عقیدے کا نام ہے نا, ایک اعتماد اور یقین, اور ایک چاہے وہ درست ہے چاہے نہیں, لیکن اس کے اندر بھی یعنی اس سے ہمیں تعلق نہیں ہے اب کہ وہ درست دین ہے یا نہیں ہے, لیکن دین بہرحال انسان کو عقیدے کی بنیاد پر ایک ایمان جو نصیب کرتا ہے اس کے ساتھ ان تمام مسائل کا حل نکلنے لگتا ہے. اب آپ دیکھیں بہت سے لوگ جو غلط طریقوں سے شفا حاصل کرنے کی کوشش کرتے ہیں, مثلا شرکیہ طریقوں سے, تو ان کو بھی شفا ہو جاتی ہے. کیوں؟ اس لیے کہ ان کا جو اعتماد اس چیز پر ہوتا ہے, وہ اعتماد ایک ایسی چیز ہے, ایک یقین کی کیفیت ایسی چیز ہے کہ جو انہیں اس مشکل سے باہر نکلنے میں مدد دیتی. ایک اخبار المسلمون کے مطابق دنیا میں 200 ملین افراد ڈپریشن کا شکار ہیں. یہ ایک ایسی بیماری ہے جس نے انسانیت میں تباہی برپا کر رکھی ہے. یہ بیماری امیر و غریب, مشرقی اور مغربی شخص میں فرق نہیں کرتی, ہر طرح کے انسانوں پہ حملہ آور ہوتی ہے, جن میں سے کئی پھر خودکشی کر لیتے ہیں. ایک حالیہ تحقیق سے معلوم ہوا کہ ہر 10 افراد میں سے ایک ڈپریشن کا شکار ہوتا ہے, اور یہ خطرہ بوڑھوں کے علاوہ جوانوں میں بھی بڑھ رہا ہے. یعنی پہلے عموماً یہ ڈپریشن بڑی عمر کے لوگوں کو ہوتا تھا, کیونکہ اب وہ اپنی زندگی کے ہر خوشی سے آری ہوتے جاتے تھے, لیکن اب ارلی ایج میں بھی اس کو ڈائگنوز کیا گیا. 1973 میں WHO کی رپورٹ کے مطابق دنیا کی 3% آبادی ڈپریشن کا شکار ہے. 1978 میں یہ شرح 5% تک بڑھ گئی, یعنی انکریز ہو رہی ہے دن بدن. اور حیرت انگیز بات یہ ہے کہ زیادہ تر یہ مرض ترقی یافتہ اقوام میں ہے, کیونکہ وہاں پر دین کی, باہم رشتوں میں اعتماد کی کمی ہے, اور جب انسان کا کسی پر اعتماد ہی نہیں رہتا تو پھر وہ اس کے لیے جینے کی کوئی امنگ یا ہوپ باقی نہیں رہتی. غافر الذنب وقابل التوب, گناہوں کا معاف کرنے والا ہے, توبہ قبول کرنے والا ہے, شدید العقاب, سخت سزا دینے والا بھی. اب آپ دیکھیں کہ ایک طرف رحمت کی بات کر کے, توبہ کی بات کر کے دوسری بات بھی کر دی گئی. کیوں؟ اس لیے کہ صرف امید کی بات انسان کو گناہوں پہ دلیر کر دیتی, اور صرف خوف کی بات انسان کو مایوسی میں مبتلا کر دیتی. تو انسان کو دونوں کیفیات کے بیچ میں رکھا گیا, اور یہی ایک اعتدال کا راستہ ہے کہ ایک طرف انسان امید بھی رکھے لیکن دوسری طرف اللہ کا ڈر بھی ہو اس میں. جیسا کہ سورۃ الحجر میں آتا ہے, نبی عبادی انی انا الغفور الرحیم وان عذابی هو العذاب الالیم, میرے بندوں کو بتا دو کہ بے شک میں غفور الرحیم ہوں اور بے شک میرا عذاب دردناک عذاب ہے. لیکن ظاہر ہے کہ شدید العقاب وہ کس کے لیے ہے؟ سرکش لوگوں کے لیے, ان لوگوں کے لیے جو گناہوں سے توبہ نہ کرنا چاہیں, یعنی جو گناہوں کی زندگی میں اس لیے پڑے رہیں کہ انہیں گناہوں میں لذت آئے, اور جو اس آلودگی کو محسوس نہ کریں اور اس سے باہر نہ نکلنا چاہیں, تو ان کو بھی ایک طرح سے جھنجھوڑا جا رہا ہے. ذت قولی, اب شدید العقاب کی بات کر کے ذت قول کی بات بھی کی گئی. ذت قولی فضل والا ہے. طول کا لفظی معنی فراخی اور تونگری کا ہے, یعنی وہی فراخی عطا کرنے والا ہے, وہی تمہیں دنیا کی نعمتیں دینے والا ہے. اور طول کا معنی انعام بھی کیا گیا ہے, یعنی اپنے بندوں پر انعام اور فضل فرمانے والا ہے, احسان فرمانے والا ہے, ان کے لیے دنیا کی مشکلات میں وسعت پیدا کرنے والا ہے. اسی لیے پھر زیادہ سے زیادہ اللہ تعالیٰ کی طرف رجوع کرنے کی ضرورت ہے. ہر مشکل میں, ہر تنگی میں, ہر پریشانی میں. گاندھی کا قول بھی اس سلسلے میں بہت اہم ہے. وہ کہتا ہے کہ اگر میں دعا نہ کرتا تو میں کب کا پاگل ہو چکا ہوتا. تو جب انسان اللہ تعالیٰ کی صفت پر یقین کرے کہ ذت طول, وہ سب کچھ کر سکتا ہے, وسعت والا ہے. اب آپ دیکھیں نا, طول فضل وسعت فراخی. تو اب جب آپ اللہ تعالیٰ کے لیے یہ صفت ذہن میں لائیں تو پھر مایوسی نہیں ہوتی. کیوں؟ اس لیے کہ مایوس کرنے میں ایک اور چیز بڑا اہم کردار ادا کرتی کہ میرے گناہ زیادہ ہیں, اتنی توبہ تو نہیں ہو سکتی نا. یعنی ایک اور شیطان کا وسوسہ کیا ہوتا ہے, ٹھیک ہے توبہ ہوگی لیکن اتنے گناہوں کی نہیں ہو سکتی. چلو تھوڑے بہت گناہ تو ہوئے, میں نے تو بہت زیادہ گناہ کیے, ان کی نہیں ہو سکتی. نہیں, وطول وسط والا ہے, اس کے ہاں کسی چیز کی کمی نہیں, ہر چیز کی فراخی ہے, ہر چیز کی کثرت ہے, سارے گناہ معاف کر سکتا ہے. یغفر الذنوب جمیعا, اس کے ہاں کسی چیز کی کمی نہیں. لا الہ الا ہو, نہیں کوئی الہ مگر وہی, الیہ المصیر, اسی کی طرف لوٹنا ہے. پھر اب خود فیصلہ کر لو کس حال میں لوٹنا ہے. ایک راستہ ہے توبہ کا اور دوسرا ہے مایوسی کا. جب واپس اس کی طرف جانا ہے تو پھر کیوں نہ اسے راضی کر کے ہی واپس جائیں تاکہ وہ ہم پر اپنا انعام و اکرام کرے. ما یجادل فی آیات اللہ الا الذین کفروا فلا یغررک تقلبهم فی البلاد. اللہ کی آیات میں جھگڑے نہیں کرتے مگر صرف وہ لوگ جنہوں نے کفر کیا ہے. یعنی اللہ کی آیات میں جھگڑا کرنے والے کون ہیں؟ جو کفر کی روش پر ہے. فلا یغررک, تو نہ دھوکے میں ڈالے تجھ کو, تقلبهم فی البلاد, ان کا چلنا پھرنا سیر و سیاحت کرنا شہروں میں ملکوں میں. اللہ کی آیات میں جھگڑنا, یہاں نمبر ایک تو یہ دیکھا جائے گا کہ آیات سے مراد کیا ہے. آیات سے مراد وہ دلائل ہیں جو حق کی دعوت کو ثابت کرنے کے لیے پیش کیے گئے, اللہ تعالیٰ کے احکامات ہیں, قرآن کی آیات ہیں. تو جو لوگ اللہ تعالیٰ کے معاملے میں سنجیدہ نہیں ہوتے وہ ان دلائل میں غیر متعلقہ بحثیں کرتے ہیں. یعنی آیت کا مطلب کچھ ہوتا ہے, وہ بالکل دور دراز کا معنی نکال کر ارریلیونٹ بحثیں شروع کر دیتے ہیں. یعنی ناجائز قسم کی باتیں کرنا اور باطل جھگڑے کرنا, اللہ تعالیٰ کے احکامات کو ماننے کی بجائے ان میں بحثیں کرنا, اس بات کو کفر قرار دیا گیا. آپ صلی اللہ علیہ وسلم نے فرمایا ان جدالا فی القرآن کفر, یعنی بعض جدال قرآن میں کفر ہوتے ہیں. قرآن میں بعض قسم کی بحثیں اور جھگڑے انسان کو کفر تک پہنچا دیتے ہیں. ایک اور حدیث میں آتا ہے کہ ایک روز آپ صلی اللہ علیہ وسلم نے دو لوگوں کی آواز سنی جو کسی قرآن کی آیت سے متعلق جھگڑا کر رہے تھے. آپ غضبناک ہو کر باہر تشریف لائے, آپ کے چہرے مبارک سے غصے کے آثار محسوس ہو رہے تھے اور فرمایا کہ تم سے پہلی امتیں اسی لیے ہلاک ہوئی کہ وہ اللہ کی کتاب میں جدال کرنے لگی تھی, یعنی ناروا بحثیں کرنے لگی تھی. تو وہ جدال جس کو کفر قرار دیا گیا ہے, اس سے مراد نمبر ایک قرآن پاک میں تان کرنا, فضول قسم کے شبہات نکال کے جھگڑے ڈالنا, قرآن کے اندر کنٹرڈکشن ثابت کرنا کہ دیکھے جی تضاد ہے, ایک جگہ یہ لکھا ہے دوسری جگہ یہ لکھا ہے, کیا درست ہے کیا درست نہیں, یعنی شکوک و شبہات پیدا کرنا لوگوں کے اندر, یا پھر آیات کے ایسے معنی نکالنا جو واقعی قرآن کے مزاج اور تعلیم کے بالکل خلاف ہوں, یعنی تحریف ہی کی ایک قسم کی کوشش ہو. اسی طرح اس سے مراد غیر متعلقہ بحثیں چھیڑنا, آیات کو اس کے اصل موضوع سے ہٹا کر بالکل غیر متعلقہ باتوں کی طرف لے جانا. اچھا, جدال جو ہے ڈسکشن کے معنوں میں بھی ہوتا ہے, ایک ڈسکشن آپ لوگ بھی کرتے ہیں. تو یہاں وہ ڈسکشن مراد نہیں جو قرآن کو سمجھنے کے لیے اور اصل بات تک پہنچنے کے لیے یا آیت کی روح تک پہنچنے کے لیے کی جائے, وہ تو پسندیدہ ہے. یعنی قرآن میں ریسرچ کرنا, تحقیق کرنا, احکام اور مسائل میں استنباط کرنے کے لیے آیات کو گہری نظر سے دیکھنا, اس میں سوال اٹھانا, جیسے آپ سے فہم کا پیپر لینے کے لیے سوالات کیے جاتے ہیں تو ایک طرح سے آپ سے جھگڑا کیا جا رہا ہوتا ہے, تو یہ جدال جو ہے یہ ممنوع نہیں ہے. اب کام ایک ہی ہے, آپ بھی بحث کر رہے ہیں. بحث کا مطلب ہوتا ہے ریسرچ کرنا, اس کو کھود کریٹ کرنا, اس کی ڈیپتھ تک جانا, اسے سوال اٹھانا. और एक दूसरा शख्स भी यही काम करा, लेकिन दोनों की नीयत में फर्क है, दोनों का मकसद फर्क है, तो दोनों का अंजाम भी फर्क होगा। तो यहाँ पर फरमाया कि अल्लाह की आयात में झगड़े नहीं करते मगर सिर्फ वो लोग जिन्होंने कुफर किया हो, यानी वही एतराज करते हैं अल्लाह ताला की आयात पर, कजबहसियां करते हैं, मीन मेख निकालते हैं। ऐसे लोग अमूमन कौन होते हैं? जो दुनियावी एतबार से बहुत प्रिविलेज्ड होते हैं, जिनके लंबे चौड़े तिजारती रवाबित, दुनियावी ताल्लुकात, यानी किसी भी माशरे के इन्फ्लुएंशियल और खुशहाल लोग, दुनियावी लिहाज से जिनको सो कॉल्ड सक्सेसफुल पीपल कहा जाता है, जिन्होंने अपने दुनियावी काम कारोबार मुल्कों तक फैला लिए हो, मल्टीनेशनल हो, लिहाजा उनका इधर उधर घूमना फिरना, कारोबार बढ़ाना, तिजारत के लिए सैर सियाहत के लिए वर्ल्ड टूर करना, ये तुमको धोखे में न डाले। क्योंकि इंसानों की ये कमजोरी होती है कि जब दुनियावी एतबार से किसी को जरा बड़े मकाम पे देखते हैं तो उससे इम्प्रेस हो जाते हैं, उसकी शख्सियत या उसके माल या उसकी दुनियावी शान और शौकत के शहर में खो जाते हैं। एक बहुत बड़ी कमजोरी है इंसानों की, दूसरों की दुनिया की कसरत से मरूब होना। अपने आप को भी टेस्ट किया करें मुख्तलिफ मौके पर, मेरी किसी भी दुनियादार शख्स के पास बैठकर दिल की हालत का जायजा लिया करें कि इम्प्रेस तो नहीं हो रहे, कहीं दबे तो नहीं जा रहे। उसमें एक हैरानी की और एक अचंभे की और एक मसहूर होने की कैफियत तो नहीं आ रही कि वाह इतना कुछ। और फिर इतना कुछ रखने वाले जब कुरान में बहसे करते हैं तो हम उनसे भी इम्प्रेस होने लगते हैं, ये जो इतने समझदार लोग हैं ये ठीक ही कहते होंगे, जो दुनियावी मामलात में इतने समझदार हैं तो आखिर उनको कुरान में भी अनोखे ही मतलब कुछ नजर आए। फरमाया फला यगरूर का तकल्लुबुहुम फिल बिलाद। अब आप देखिए कि दो चीजें इकट्ठी कर दी गई एक आयत में, एक तरफ लोगों का दुनिया भर में घूमना फिरना और दूसरी तरफ कुरान की आयत में झगड़े करना। और वो झगड़े किस लिए करते हैं? ताकि ना खुद अमल करें और न ऐसा माहौल पैदा होने दे कि जिसमें अमल करने वाले सर उठा सके। लिहाजा दुनिया उनकी मर्जी की दुनिया बनी रहे, हर तरफ वही कुछ हो जो वो चाहते, ताकि उनके दुनियावी मफादात जो है वो खूब बढ़े फले फूले। जाहिर है कि जब दीन की तालीम आती है तो बड़ों की बड़ाई पे तो बहुत जद पड़ती है, दीन तो पैगाम ही आजजी का है जुट जाने का। ऐसे लोगों के लिए फिर ये नाकाबले बर्दाश्त होता है कि उनसे आगे भी कोई निकले और वो अल्लाह का पैगंबर दीन की तरफ बुलाने वाला, जिसके आसपास ऐसे लोग जमा है कि जो दुनियावी एतबार से बड़ा स्टेटस नहीं रखते। अल्लाह ताला फरमाते हैं कि ये जो कुछ भी कर रहे हैं, जितने भी दुनियावी मालो मता से और दुनिया भर में घूम फिर के फायदे उठा रहे हैं अपने सफरों के जरिए, इनकी ये सारी एक्टिविटीज तुम्हें किसी धोखे में न डालें, ये तो चंद दिन की बात है, बहुत जल्द इनकी पकड़ होने वाली है, बहुत जल्द इनका मुआवजा होगा। और अगर देखा जाए तो डायरेक्ट चोट अहले मक्का पर है, मक्का के जो बड़े बड़े सरदार कुरान की बात सुन के नहीं देते थे, उनका मालो मता किस लिए ज्यादा था कि तिजारत पेशा लोग थे, शाम और यमन की तरफ उनके तजारती सफर होते थे, और फिर बैतुल्लाह की खिदमत की वजह से या उसका मुजाविर होने की वजह से उनको एक बड़ा नाम निहाद मजहबी मकाम भी हासिल था, तो वो अपने से आगे किसी को नहीं समझते थे, पूरा अरब उनकी इज्जत करता था, उनके सफर महफूज होते थे, उनकी तजारत फली फूली थी। ऐसे लोग जो दुनियावी एतबार से बहुत असर रखते थे, जब वो कुरान का इनकार करते थे तो दूसरे लोग शक में पड़ जाते थे कि ये इतने समझदार लोग हैं, ये जो कुछ कहते हैं सही कहते होंगे। और उसके मुकाबले में जो ईमान लाने वाले थे उनकी दुनियावी हालत कुछ बहुत अच्छी न थी, लोग उनको बहुत समझदार या अकलमंद न समझते थे। तो फरमाया कि तुम इनकी इस हालत से धोखा ना खाओ, ये चंद दिन की बात है, इन पे जल्द अजाब आने वाला है, ये सब कुछ खत्म हो जाने वाला है। और लोगों ने दुनिया में ही देख लिया, जो सिलसिला इनकी तबाही का जंगे बदर से शुरू हुआ वो आइंदा 6 साल के अंदर फतह मक्का तक पहुंचते हुए मुकम्मल हो गया। ठीक है, मक्की जिंदगी का 13 साला दौर एक तल्ख दौर था और इन लोगों की सियादत का दौर था, सियादत माना सरदारी। लेकिन मदनी जिंदगी के आगाज में ही इनका डिक्लाइन शुरू हो गया, और ये एक बहुत बड़ी मिसाल है बाकी लोगों के लिए भी, दीन पर अमल करने वालों के लिए भी, कि वो कभी भी किसी की दुनियावी तरक्की से मुतासिर न हो, और खास तौर पर दीन पर अमल करते हुए शक को शुबा का शिकार न हो। फिर अल्लाह ताला पिछली कुछ कौमों की मिसाल देते हैं। كذبت قبلهم قوم نوح والأحزاب من بعدهم, इनसे पहले नूह अलैहिस्सलाम की कौम भी झुटला चुकी है और उसके बाद भी बहुत से जत्थों ने यही काम किया। अहजाब हिज्ब की जमा है और इनसे मुराद ऐसी जमातें, ग्रोह या पार्टियां हैं जिनमें सख्ती और शिद्दत पाई जाए और वो आपस में हम ख्याल भी हों, यानी शुरू से आखिर तक सबकी नफ्सियात एक ही थी। मुराद इससे वो सारी कौमें हैं जिन्होंने अल्लाह के पैगम्बरों की दावत को झुटलाया और वो अजाब से दुचार हुई। वहम्मत कुल्लु उम्मतिन बिरसूलिहिम लियाखुज़ूहु, और इरादा किया हर उम्मत ने किस बात का, कि अपने रसूल को झपट ले, पकड़ ले, उचक ले, यानी उसे कैद कर दे या कत्ल कर दे या सजा दे दे। वजादलू बिल बातिल, और उन्होंने झगड़ा किया बातिल के साथ। लियुदहिदु बिल हक, ताकि नीचा दिखाएं उसके साथ हक को। अखस्त हूं, तो मैंने उन सबको पकड़ लिया, यानी उन्होंने अपने रसूलों को टारगेट किया, उन्हें खत्म करने की कोशिश की कि पैगंबर खत्म हो गए तो सारी तहरीक ही खत्म हो जाएगी, और उसके साथ साथ उन्होंने पैगंबर की जो तालीमात थी उन तालीमात पर बड़े सख्त एतराज किए, नुक्ताचीनियां की, ताकि तालीमात पर एतराज करके तालीमात पेश करने वाले को खत्म कर दिया जाए, यानी पैगंबरों की तालीम को नीचा दिखाने की कोशिश की बातिल के झगड़ों के साथ। वही जो आता है ना कि मा युजादिल फी आयात अल्लाह इल्ला लजीना कफरू, अल्लाह की आयात में झगड़े किए, यानी पैगंबर की तालीमात में झगड़े बर्पा किए, बहसें की, यानी हक बात में कीड़े निकाले, शुभात पैदा किए, और मकसद क्या था कि फरीक सानी जिच हो जाए। असल में बहस कौन करना चाहता है, कठोरजतियां, नुक्ताचीनियां और बेवजह के तबसरे कौन करना चाहता है, जिसके पास खुद कुछ करने को ना हो और वो काम करने वालों के काम को खत्म करना चाहता हो। तो पिछली सारी कौमों ने यही किया, पैगंबर पर ईमान लाने की बजाय उसको खत्म करने की कोशिश की, और नंबर दो उसकी तालीमात पर बेवजह बहस मुबाहसे किए, जिदाल किए। लेकिन हासिल क्या हुआ, खुद ही उसके फेर में आ गए। फअखस्तु हूं, मैंने उन्हें पकड़ लिया। और ये युद्ध हिदु का लफ्ज जो है ना, दाल हे बॉब, इसका माना होता फिसलना, सूरज का ढलना, बातिल होना, जायल होना, पांव फिसलने और ठोकर खाने के लिए भी इस्तेमाल होता है, यानी ताकि पैगंबर को उसके मानने वालों को फिसला दे, अपनी जगह से हटा दे, उसके काम में रुकावट डाले, उसको चलने न दे। सारा जो फिसलेगा गिरेगा वो चलेगा कहाँ। लेकिन देखो क्या हुआ, मैंने उन्हीं को पकड़ा, गिरफ्त में लिया, हर्फ गलत की तरह मिटा दिया, निशाने इबरत बना दिया। पक्का ही फकाना इकाब, कैसी थी मेरी सजा, कैसा था मेरा बदला। वो कज़ालिका हक़्क़त कलिमतु रब्बिका अला अल्लज़ीन कफरू अन्नहुम अस्हाबुन नार, और इसी तरह हक हो गई बात तेरे रब की उन लोगों के बारे में जिन्होंने कुफर किया, क्या कि वो आग के साथी हैं, आग वाले हैं। यानी जिस तरह पिछली कौमों पर अजाब आया, तबाह कर दी गई, अगर अहले मक्का बाज ना आए, इस जिदाल को, इस बहस मुबाहसे को ना छोड़ा, तो इनके लिए भी अजाब लिखा जा चुका है। तेरे रब की बात इन पे चस्पा हो चुकी है, तो ये आग में जाने वाले हैं, और फिर जब वो उस सजा में जा पहुंचे तो इन्हें बचाने वाला कोई ना होगा।